विनाशकारी भूकम्पको प्रकोपमा देश काँपिरहेको यस भयावह घडीमा यो कविता मेरो कविताको शीर्षक छ बुबाको फोन। मुटुको केन्द्रबिन्दु भएर अविरल अविरल थर्किरहेछ त्रासको भुइँचालो, पहिरो गइरहेछ छातीका गराहरूमा देश जस्तै र ढलिरहेछन् सपनाका धरहराहरू। मुटुको केन्द्रबिन्दु भएर अविरल अविरल थर्किरहेछ त्रासको भुइँचालो, पहिरो गइरहेछ छातीका गराहरूमा देश जस्तै र ढलिरहेछन् सपनाका धरहराहरू। बुबा फोनमा भन्दै हुनुहुन्छ, छोरा तैँले पहिलो पाइला टेकेको, खेलेको, उफ्रेको र तहुर्केको त्यो आँगनमा आज थुप्रिएको छ। खण्डहर भएर हाम्रो सानो संसार छानोको एउटा सिङ्गै पाखो जो तैँले पोहोर पठाएको पैसाले छाएको थिए, अनि बारदली र त्यसका बुट्टे रेलिङहरू मैले कति रहरले बनाएको थिएँ, जहाँ बसेर त सधैँ पूर्वमा हेर्ने गर्थिस् घाम उदाएको र उत्तरमा टल्किएको गणेश हिमाल र कुर्थिस चित्रहरू कापीका सादा पानामा र भन्थिस् बुबा हेर्नुहोस् मैले धरहरा बनाएँ। कति बेला भयो हेक्का छैन छोरा, घाम उदाएको र डुबेको देख्छु हेक्का छैन, कतिपल्ट हान्यो पापी भुइँचालोले थाहा छैन, कतिखेर निदाएँ सिम सिम पानीले रुझेको बुढो शरीर बोकेर त्रासदी र कोलाहलको ताण्डव नाचिरहेको यो खुल्ला चौरमा कतिखेर तिरियामा निदाई होली जो आकाशको झरी जस्तै रोइरहेकी थिए तिमीहरूलाई सम्झेर एक पल झिमिक्क नगरी। रुझेको छु र पनि तिर्खा लागेको छ छोरा, रुझेको छु र पनि तिर्खा लागेको छ छोरा, बेसरी तिर्खा लागेको छ र पिउन मन लागेको छ आशा र राहतको एक घुर्की पानी कि कसैले आएर सुटुक्क भनिदियोस् बा अब केही हुँदैन ढुक्क हुनुहोस् सुन्न मन लागेको छ यस्तो मिठो बोली। भएको कालो बादल छाएको छ छोरा आकाशमा, भएको कालो बादल छाएको छ छोरा आकाशमा, त्यस्तो भए जुन कुनै बेला यहुदीको छातीमा मडारिएको थियो जीवन र मृत्युको अनिश्चितताको भए र त्यस्तो अभिलाषा जिन्दगीको, त्यस्तो जिजिभिषा जो लडाईँको मैदानमा गोलीले घाइते भएको निरीह सिपाहीको मनमा बाँचेको हुन्छ। जिउँदै पुर्यो जिउँदै पुर्यो पल्ला गरे जेठो र निदायो कहिल्यै नभ्युजने गरी मलामी गएर आएको छु, घाइते छन् दर्जनौ मानिसहरू आइमाई र केटाकेटीहरू, सकेको सघाएको छु अस्पताल पुर्याएको छु, यति बेला सोधिरहेको छु छोरा यो देशसँग, यति बेला सोधिरहेको छु छोरा यो देशसँग, हामीले किन बेच्नु परेको होला युवाका हातहरू परदेशका मरुभूमिहरूसँग, भोक र अभावका रेमिट्यान्सहरूसँग तेरा पसिना र पोरखहरू कुन रहरले साट्नु परेको होला बालुवाको घर जस्तै भत्केर जाने सपनाहरूसँग, अनिश्चित र अनुत्तरित छ नि प्रश्नहरू यो विनाशकारी भुइँचालो जस्तै। बुबाको फोन काटिन्छ, पल पल उठ्छ र ढल्छ सगरमाथा जस्तो भक्कानो छातीभित्र, पल पल उठ्छ र ढल्छ सगरमाथा जस्तो भक्कानो छातीभित्र, जान्छ हिम पहिरो र छटपटीको ज्वालामुखी र हुन्छ मन पखेटा काटिएको चरा, यो बिरानो भूगोलमा लाग्छ यो बिरानो भूगोलमा लाग्छ अहिलै पखेटा पलाओस् र उडौँ त्यहाँसम्म र बाँडौँ हातहरू, उडौँ त्यहाँसम्म र बाँडौँ हातहरू, हर्क्यु लसले जस्तै थामो मेरो घर माटो र जमिन, छेकौँ कुनै शक्तिले भूकम्पका धक्काहरू, पुछौँ रोगी आमाका आँसुहरू, उठाउँ भकारी र अन्नहरू, दराज लुका फाटा र उहाँका दिनदिनै खाने औषधिहरू, र अँगालो जहान र सानो छोरालाई जो पालबाट चुहिएको पानीले निथुक्क भिजेर रातभरि बुबुखाने भन्दै रोइरहेछ र बरबराइरहेछ ज्वरोले पापा भएको ठाउँमा जाउन मामु। ए सम्बोधन कोसँग सोधौँ म यो प्रश्न, ए सम्बोधन कोसँग सोधौँ म यो प्रश्न, के किन हिँडेर आएँ म यो लामो बाटो, के किन लेखिस् मेरो निधारमा परदेश। खेतका गरा र माटोसँग हिलो र रोपाईसँग असारसँग रमाउने मेरो श्रम किन सार्दैछु म मरुभूमिका यी ताता बालुवा र नुनिला पसिनाहरूसँग, यस सम्बोधन कोसँग सोधौँ म यो प्रश्न। धन्यवाद।